अगली आयत को देखते हैं, उसमें अब ईमान वालों को एक और हुक्म दिया। अभी जो बात थी ये हर वक्त करने की नेकियां जिसकी हर एक को अमूमन ज़रूरत पेश आती है, लेकिन अब इसके बाद एक इंडिविजुअल केस, दो बातें हैं जो बहुत रेयर होती हैं, बहुत कम होती हैं, लेकिन अल्लाह ताला ने उसका भी जिक्र नेकियों की लिस्ट में कर दिया। और इसके बाद आप देखेंगे हर सबक में ईमान वालों को कुछ और नेकियों की बात की गई। और जब आप पारे के तकमील पे एंड पे अगर ये सारी चीज़ें जमा कर लेंगे ना, तो ये सब इकसामे बिर में शामिल हो जाएंगी। क्या हुक्म है? या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो। एक बार फिर अल्लाह ताला ईमान की निस्बत से पुकारता है, कुतिबा अलैकुमुल क़िसासु फिल क़त्ला, तुम पे मक्तूलों के कत्ल का किसास लिख दिया गया। क्या ईमान वालो, तुम पर मक्तूलों का कसास लेना फ़र्ज़ है। कैसे? अल-हुर्रु बिल हुर्री, आज़ाद के बदले आज़ाद, वल अब्दु बिल अब्दी, गुलाम के बदले गुलाम, वल उन्सा बिल उन्सा, औरत के बदले औरत। फमन उफिय लहू मिन अखीही शैयुन फत्तिबाउन बिल मारूफ व अदाउन इलैही बि एहसान। और जो कोई अपने भाई की तरफ से मुआफ़ कर दिया गया हो तो मारूफ तरीके से पैरवी करे और अदा करे एहसान के साथ। ज़ालिका तख़फ़ीफ़ुम मिन रब्बिकुम व रहमा, ये तुम्हारे रब की तरफ से कमी है और उसकी रहमत है। लेकिन इतनी आसानियों के बावजूद भी फमन एतदा बाद ज़ालिका, और जिसने इसके बाद भी ज्यादती की, फलहू अज़ाबुन अलीम, तो उसके लिए दर्दनाक अज़ाब है। यानी जो इतनी सहूलतों को पा के भी अल्लाह के दीन को अमल की चीज़ ना समझे, तो फिर ये हैं जालिम। क्या है इनके लिए? दर्दनाक अजाब। और साथ ही इतना खूबसूरत जुमला बोल दिया कि जिसने अरब को लाजवाब कर दिया। इतना फसीह जुमला कि अरब इसका जवाब ना दे सके। और वो क्या? वलकुम फिल क़िसास हयातुन या उलिल अलबाब लअल्लकुम तत्तकून, और तुम्हारे लिए बदला लेने में ज़िंदगी है ऐ अकलमंदो, ताकि तुम बच जाओ। यहाँ से कसास के मामलात हैं। पहले इस आयत की थोड़ी सी वजह कि कब नाजिल हुई, ताकि आप इसको ज़्यादा अच्छी तरह से समझ सकें। सैयद बिन जुबैर रज़ी अल्लाह तआला अन्हु से रिवायत है कि इस्लाम से पहले ज़माने जाहिलियत में दो कबीलों में मामूली मामूली बातों पर लड़ाई होती, जिसमें लोग कत्ल और ज़ख्मी होते। ज़रा यहाँ रोक के आपसे पूछूं, आज तो नहीं झगड़े हो रहे? आ गया ना इस्लाम से दोबारा जाहिलियत का ज़माना वापस। फिर कहते हैं कि जिसमें लोग कत्ल और ज़ख्मी होते, हत्ता के ग़ुलाम और औरतें तक कत्ल हो गईं, तो बास ने किसी किस्म का कोई मुतालबा ना किया, यहाँ तक कि मुसलमान हो गए। तो हर एक कबीला दूसरे कबीले से अपने मकतूल रिश्तेदारों और माल का तकाजा करता था। चुनाचे दोनों कबीलों ने कस्में खाईं कि फिर इस चीज़ पर रजामंद हुए कि हमारे गुलाम के बदले इनका आज़ाद और हमारी औरत के बदले इनका मर्द कत्ल किया जाए। यानी ज्यादती करना चाहिए ना दूसरों पे। इस पर अल्लाह ताला ने यह आयत करीमा नाजिल फरमाई कि अल-हुर्रु बिल-हुर्रि वल-अब्दु बिल-अब्दि वल-उन्सा बिल-उन्सा। ये लामा सयूती की किताब है। इसी तरह एक और रिवायत इसके बारे में आती है, तफसीर इब्ने कसीर की जिल्द नंबर 1 पेज 248 पे। लिखते हैं कि इस आयत का शान नज़ूल ये है कि जाहिलियत के ज़माने में बनु कुरैज़ा और बनु नज़ीर की जंग हुई थी, जिसमें बनु नज़ीर गालिब आए थे। अब ये दस्तूर हो गया था कि जब बनु नज़ीर का कोई शख्स बनु कुरैज़ा के किसी शख्स को कत्ल करे, तो इसके बदले इसे कत्ल नहीं किया जाता था, बल्कि 100 वसक, यानी ये एक वज़न है ना, जैसे किलोज़ होते हैं हमारे यहाँ, 100 वसक खजूरें दियत में ली जाती थीं। और जब कुरैज़ा का कोई शख्स बनु नज़ीर के किसी शख्स को मार दे, तो कसास में इसे कत्ल कर दिया जाता था, और अगर दियत ली जाती तो दुगनी ली जाती। यानी एक कबीले की जान ज़्यादा अहम समझी जाती थी, उसके मरने वाले की دگنی دیت لی جاتی تھی، یعنی اس کی قیمت، اور دوسرے قبیلے کی آدھی. تو اللہ تعالیٰ نے جاہلیت کی اس رسم کو مٹایا اور عدل و مساوات کا حکم دیا. یہ بھی تفسیر ابن کثیر میں روایت موجود ہے. ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ یہ لوگ مرد کو عورت کے بدلے قتل نہیں کرتے تھے، جس پر النفس بالنفس والعین بالعین نازل ہوئی. تو بات یہ ہے کہ اسلام نے ایک خوبصورت اصول دیا لوگوں کو قصاص کا. کیا کہا؟ کتب علیکم القصاص. کتبہ کا لفظ فرض کرنے کے معنوں میں ہے، کسی چیز کو لکھ دیا جانا فرض کرنے کے معنوں میں ہوتا ہے. علیکم جمع کا صیغہ، تم سب پر. کیوں کہا یہاں؟ حالانکہ یہ معاملہ تو بہت کم ہے، ہر ایک مسلمان کو اس چیز سے واسطہ نہیں پڑتا اور نہ ہی پڑے اللہ کرے، لیکن یہاں بتا دیا کہ دیکھو مسلمانوں کو ایک اصول دیا گیا کہ تم نے کس کو سپورٹ کرنا ہے، مقتول مظلوم کا ساتھ دینا ہے. فرمایا القصاص فی القتلہ. تو سوال پیدا ہوتا ہے کہ قصاص کیا ہوتا ہے اور اس کے ساتھ کس طریقے سے معاملہ کیا جائے گا. تو قصاص کس کو کہتے ہیں؟ کہ جب کوئی کسی کو مار دے، یعنی کوئی کسی کو قتل کر دے، تو اس کے بدلے میں یا تو اسی کو قتل کیا جانا، یا اس کی بلڈ منی یعنی اس کی دیت لے لیا جائے. دیت کس کو کہتے ہیں؟ بلڈ منی کو. اور تیسری صورت یہ ہے کہ اس کو معاف کر دیا جائے. یہ ایک قصاص کا اصول ہے اسلام میں کہ اگر کوئی مارے تو پھر اس کو زندہ نہ چھوڑو. اور اسی پہ ویسٹ نے بہت شور مچایا کہ اسلام کی سزائیں بڑی دہشت ناک ہیں، کہ دیکھو ایک تو مر گیا، اب دوسروں کو مار دو. حالانکہ آپ دیکھیے کہ اسلام کبھی بھی لوگوں کو غلط چیز کی بات نہیں کہتا. قاتل کون ہوتا ہے؟ ایک نفسیاتی مریض. اس نفسیاتی مریض کو کیوں مارو؟ تاکہ دوسرے اس کی زیادتیوں سے بچ جائیں. کتنے ہی کاکروچ روز مارتے ہیں لوگ، کیوں مارتے ہیں؟ کیونکہ وہ فتنہ پھیلاتے ہیں، وہ گھروں میں خراب معاملہ کرتے ہیں، گندگی پھیلاتے ہیں. تو آپ بتائیے کہ جس معاشرے میں لوگ انسانوں کے خون کے پیاسے ہو جائیں، پھر وہاں کیا ہوگا؟ اسی چیز کو یہاں کیا کہا گیا؟ کہ وَلَكُمْ فِي الْقِصَاصِ حَيَاةٌ يَا أُولِي الْأَلْبَابِ. اسلام نے قتل کے معاملے میں کیا اصول دیا؟ کہ قاتل نے جو کام مقتول کے ساتھ کیا، وہی اس کے ساتھ کر دو. سمپل بات ہے، ٹٹ فور ٹٹ، جیسا کرو گے ویسا بھرو گے. سوال پیدا ہوتا ہے کہ قصاص کا قانون کیوں بنا، کیا وجہ تھی اس طرح کرنے کی؟ تو آپ دیکھیے کہ اس کی ایک وجہ تو یہ سمجھ میں آتی ہے کہ آئندہ کے لیے قتل کی حوصلہ شکنی ہو. کیوں؟ اس لیے کہ اپنی جان جانے کا خوف انسان کو دوسروں کی جان لینے سے روکتا ہے، اور نتیجے میں سب کی جانیں محفوظ ہوں گی. قاتل کے قتل سے پورے معاشرے کو زندگی کی ضمانت مل جاتی ہے. اور دیت کیوں لی؟ کہ چلو مال لے لو، جان نہ لو، تاکہ مقتول کے ورثا کا جذبہ انتقام ٹھنڈا ہو جائے. اور ریئیکشن کی جو پالیسی ہے کسی سوسائٹی میں، اس کے امکان ختم ہو جائے. اب سوال پیدا ہوتا ہے کہ قصاص کیسے. پہلی بات یہ کہ اسلام میں قصاص کا معاملہ قابل راضی نامہ ہے، یعنی کمپرومائزنگ ایک چیز ہے. کیسے؟ تین آپشنز ہوتی ہیں جن کا کوئی شخص مر گیا ان کے پاس. پہلی کیا ہے؟ کہ مقتول کے وارث اگر چاہیں قاتل کو قتل کروا سکتے ہیں، لیکن یاد رکھیں یہ خود نہیں ہوگا، اسلامی حکومت ہوگی، وہ کرے گی. اسلام کسی موڑ پہ انسان کو قانون ہاتھ میں لینے کی اجازت نہیں دیتا. دوسری صورت یہ کہ چلو ہمارا تو مر گیا، تمہارے مرنے کسی کے مرنے سے ہمارا واپس نہیں آئے گا، چلو ایسا کرتے ہیں کہ مال لے لیتے ہیں، خون بہا کہتے ہیں اس کو. اور یہ کتنا ہوتا ہے؟ 100 اونٹوں کی قیمت. اللہ اکبر. آپ کو پتا ہے ایک اونٹ کتنے کا آتا ہے؟ لاکھوں میں. آج بھی 2-3 شاید لاکھ کا ایک اونٹ آتا ہے. ذرا سوچیے ایک انسان کی جان کتنی قیمتی ہے. اس کی ساری تفصیلات آگے آئیں گی انشاءاللہ. 100 اونٹوں کی پھر آگے ایک کلاسیفیکیشن ہے، 10 اونٹ کس عمر کے ہوں، 10 کس کے ہوں، اور آپ پوری جمع کریں نا تو انسان کی قیمت کروڑوں میں بنتی ہے. اتنا مہنگا یہ انسان کیوں بھلا؟ کیونکہ ایمان والا اللہ کی نظر میں بڑا قیمتی ہے. وہ دن میں 5 بار اللہ اکبر کہتے ہوئے ہاتھ اٹھا لیتا ہے, رب کو پیار آتا ہے. کسی ایمان والے کی جان لینا نیکیوں کا دروازہ بند کرنا ہے, اس کے خیر سے انسانیت کو محروم کرنا ہے. اور تیسری صورت ہے کہ چاہو تو معاف کر دو. ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ بنی اسرائیل یعنی جیوز پر قصاص فرض تھا, انہیں قصاص سے درگزر کرنے اور دیت کی اجازت نہ تھی کہ ضرور ہی قتل کرو بس, نہ معاف کرو نہ بلڈ منی لو. اللہ تعالیٰ نے امت محمدیہ پر مہربانی کی کہ دیت بھی دینی جائز تھی, چلو منی لے لو اور معافی کر دو تو بھی اچھی بات ہے. کرسچینز میں صرف معافی تھی, اللہ نے امت وسط کو بیچ کا راستہ دے دیا, تینوں آپشنز دے دی کہ جو کرنا ہے وہ کر لو. یہ آسانی ہے کہ نہیں؟ کون کہتے اسلام مشکل دین ہے؟ تو گویا کہ پھر کیا ہوا, قتل کے مقدموں کا فیصلہ کتنی صورت میں ہو سکتا ہے؟ تین صورتوں میں. سب سے پہلے قصاص لے لو, کون؟ مسلم حکمران, اس وقت کا قاضی قاتل کے بدلے میں قتل کرنے والے کو کرے گا, اس کو کرے گا, کسی اور کو نہیں. دوسری صورت ہے دیت لے کے مرنے والے کے گھر والوں کو دے دی جائے گی تاکہ کچھ تو کمی ہو جائے پوری, بعض دفعہ مالی راستے بند ہو جاتے ہیں کمانے کے. اور تیسری چیز ہے معافی کی. ان تینوں میں سے کوئی ایک بھی لے لے تو فائدہ ہے. مسند احمد کی روایت میں آن نبی صلی اللہ علیہ وسلم نے فرمایا, جس شخص کا کوئی مقتول یا مجروح یعنی زخمی ہو تو اسے تین باتوں میں سے ایک کا اختیار ہے, قصاص لے لے, بدلہ لے لے, درگزر کرے یا دیت لے لے. اگر کچھ اور کرنا چاہے تو اسے روک دو. ان میں سے ایک کرنے کے بعد جو بھی زیادتی کرے وہ ہمیشہ کے لیے جہنمی ہو جائے گا. یعنی ان تینوں کے علاوہ اگر کچھ اور کیا, یا اگر یہ تین میں سے کوئی ایک کام کر لیا پھر اس کے بعد کرے, مثلا بلڈ بنی لے لی پھر بعد میں اس کو مارنے لگ جائیں, تو وہ جہنمی ہوگا. پھر آپ دیکھیے اس میں آپ نے اور لفظوں پہ کیا کہ نہیں, کہ فمن افی الہ من اخیہ شیئن, یہاں بھائی کس کو کہا گیا؟ جو کوئی اپنے بھائی کی طرف سے معاف کر دیا گیا ہو. اخی یہاں کون ہے؟ مقتول کا ولی. اللہ ہو, جن کے گھر والے مرے اس کو قاتل کا بھائی کہہ رہے ہیں. کیوں؟ المسلم و اخو المسلم, اس کو معاف کر دے اس کا بھائی. کتنی رغبت دلائی گئی, نرمی کا معاملہ. قاتل کے ساتھ کس طرح نرمی کا معاملہ کیا جا سکتا ہے؟ قاتل کو معاف کر دے یعنی انتقام نہ لے, وارثوں کے حصوں میں وصیت کے ذریعے سے کوئی ایسا معاملہ ہو جائے کمی بیشی نہیں. دیکھیے کہ اللہ تعالیٰ نے کتنے پیارے طریقے سے امت مسلمہ کو بات سکھائی. یہاں ایک بات اور کہوں گی, اور وہ کیا ہے کہ دیت کا کیا مقصد ہے. تو اس کے جو مقاصد سمجھ میں آتے ہیں, ایک تو کیا ہے کہ اسلامی معاشرے میں ایک دوسرے کو بھائی سمجھنے کی فضا باقی رہے, کہ ٹھیک ہے گناہ ہوا لیکن بھائی چارہ تو نہ ختم ہو. پھر اسی طرح کوئی دوسرے کو اپنا حریف نہ سمجھے. اور تیسری یہ ہے کہ مقتول کے وارثوں کو اپنے جانے والے کا مالی بدل مل جائے. اب یہ جو بات ہے نا, ولکم فی القصاص حیاتن, اس پہ ایک دو جملے کہوں گی. اور وہ کیا کہ آج وہ لوگ جو مسلمانوں کی سزاؤں پہ اختلاف کرتے ہیں, ان کے سامنے ایک رپورٹ رکھنا چاہوں گی. یہ یو این اے کی رپورٹ ہے کہ ایک سال میں کس ملک میں کتنے قتل ہوئے. کیونکہ انسانی عقل تو نہیں مانتی نا کہ لو ایک جان تو مری اب دوسری تم مار دو. ایک کو ماریں گے تو کتنوں کی بچیں گی. تو ایک سال میں سعودی عرب میں قتل کا ریشو کیا ہے؟ 1 ملین میں سے صرف 32 لوگ قتل ہوئے. فرانس میں 1 ملین میں سے 32,000 پیپل کا مرڈر ہوا. کینیڈا میں 1 ملین لوگوں میں سے 75,000 لوگ قتل ہوئے. جرمنی میں 1 ملین میں سے 42,000 لوگ قتل ہوئے. اور اس رپورٹ میں لکھا ہے کہ امریکہ میں ایک سال میں 82,000 یعنی 82,000 خواتین اغوا ہوئیں یعنی کڈنیپ کی گئیں, جبکہ 56,000 ڈالرز کرائمز کو روکنے کے لیے خرچ کیے گئے. کون جیتا؟ 1 ملین میں 32 لوگ جس ملک میں مرے وہاں امن زیادہ ہے, یہاں یا جہاں 75,000. تو بات یہ ہے کہ ہماری عقل بڑی چھوٹی ہے. اللہ تعالیٰ کی بات کو انسان इग्नोर नहीं कर सकता जो उसने कहा वो सच है। फिर इसमें कुछ और चीज़ें हैं जिसकी बहुत तफसीलात की हमें ज़रूरत नहीं। मसलन आप देखिए कि कत्ल के तरीके में वैसे नहीं कत्ल किया जाएगा जैसे उसने मारा, बस उसको तकलीफ़ नहीं दी जाएगी। बाज़ दफ़ा लोग मारते हैं फिर उसका मसला बनाते हैं, वो नहीं किया जाएगा। फिर इस तरह याद रखिए कि एक वारिस भी अगर माफ़ कर दे तो सबकी तरफ से माफ़ी हो जाती है। फिर इसी तरह यह है कि काफिर के बदले मोमिन को कत्ल नहीं किया जाएगा। बुखारी की रिवायत है कि मुस्लिम काफिर के बदले में कत्ल नहीं किया जाएगा, क्योंकि कीमत तो ईमान वाले की है ना। काफिर तो दुनिया पे वैसे ही अल्लाह का हुक्म नहीं मान रहा, तो उसके होने ना होने से क्या फ़र्क पड़ता है। अगर आप इस बात को इस सेंस में समझे ना कि मोमिन कौन है, दुनिया में अल्लाह के निज़ाम को राज करने वाला, उसकी जान लेने वाला कौन है, उस निज़ाम में हलल डालने वाला, फसाद पैदा करने वाला, तो लिहाजा इससे मना किया। इसी तरह बाप बेटे को कत्ल कर दे तो कसास नहीं लिया जाएगा, क्योंकि आपने फरमाया कि अंत व मालु कली अभी, तू और तेरा माल तेरे बाप का है। अब आखिर में एक और छोटी सी बात जिसका ताल्लुक इंसान की दुनिया में आखिरी घड़ियों से है, और वो क्या है? वसीयत। कुतिबा अलैकुम इज़ा हज़रा अहदकुमुल मौत इन तरका खैरन निल वसीयत लिल वालिदैन वल अक्रबीन वल अक्रबीन बिल मारूफ हक्कन अलल मुत्तकीन। और तुम पर मारूफ के मुताबिक वसीयत करना, यानी अब अल्लाह ताला ईमान वालों को एक और रहनुमाई देते हैं, क्योंकि हम हर रोज नमाज में पढ़ते हैं ना, इहदिनस सिरातल मुस्तकीम, अल्लाह सीधा रास्ता दिखा। तो अल्लाह ताला कहते हैं अच्छा वाकई चाहिए, आओ फिर देखो तुम्हें तुम्हारी जिंदगी की आखिरी घड़ियों तक मैं रहनुमाई के बगैर नहीं छोड़ूंगा। ये अल्लाह ताला की मोहब्बत है हमारे साथ कि वो हमें इन चीज़ों में भी गाइड करते हैं कि वसीयत कैसी करनी है। तुम पे फर्ज किया गया कि जब तुम में से किसी को मौत वाकई हो, डेथ बेड पे है, या मौत के आसार शुरू हो गए, कोई बीमारी हो गई, कोई डॉक्टर्स ने बता दिया। वैसे तो एक बात तो हर एक को पहले ही पता है कि कुल नफ्सिन जायकतुल मौत, हर नफ्स को मौत का जायका चखना है। तो लिहाजा हर एक जिसने भी कोई वसीयत करनी है उसको देर नहीं करनी चाहिए। कैसे? कि तुम पे ये फर्ज किया गया कि चलो जिंदगी भर भी तुमने वसीयत ना की, लेकिन जब तुम्हें वाकई असरात मिलने लगे मौत के, तो फिर इन तरह का खैरा, अगर तुम्हारे पास माल है, खैर का लफ्ज़ इस्तेमाल हुआ है माल के लिए, खैर का लफ्ज़ बहुत वसील मानी है, इल्म के लिए भी आता है, नेकी के लिए, माल, भलाई, हर वो चीज़ जिसे तबीयत चाहे। तो इसे क्या पता चला, माल को यहाँ खैर कहा गया। तीसवें पारे में भी आता है ना, इन्नल इंसान अली हुब्बिल खैरी लशदीद, बेशक इंसान माल की मोहब्बत में बड़ा शदीद है। ये चीज़ इस चीज़ को भी साबित करती है कि वो लोग जो माल को बुरा कहते हैं, तो इस्लाम ने तो माल को खैर कहा। क्यों? माल खैर कब है? जब वो खैर के कामों में इस्तेमाल हो। बुरा कब है? जब वो माल बुरे कामों में लगे। तो खैर कौन सा माल है? जो खैर के ज़रिए से कमाया जाए, हलाल और जायज़ तरीके से कमाया जाए और खैर पे लगे, जिसके बाद इंसान के लिए वो माल सदका जारिया बने। वातल माल अला हुब्बिही वाली कैफियत। तो क्या करे? इतनी आयत का हिस्सा क्या कहता है कि कोई शख्स अगर इस हाल में मर रहा है कि उसके पास माल है, क्योंकि माल है तो वसीयत करेगा ना, तो क्या करे? वसीयत करे किसके लिए? लिल वालिदैन, माँ बाप के हक में, वल अक्रबीन कराबत वालों के लिए, बिल मारूफ हक के साथ, हक्कन अलल मुत्तकीन, मुत्तकियों पर एक दूसरे का हक है। ये आयत जो है वसीयत के मामले में इब्तदाई दर्जे की आयत है। इसके अंदर अल्लाह ताला ने एक मारूफ तरीका दिया, लेकिन बाद में सूरत निसा की एक आयत में हम तफसील से पढ़ेंगे वसीयत के मसाइल, तो फिर वहाँ कानूनी तौर पे अल्लाह ताला ने एक हिस्सा मुकर्रर कर दिया। तो जब शुरू में कानून विरासत नहीं था तो होता क्या था कि जब कोई मरता था तो फिर अपने माल को जैसे भी चाहे लोगों के लिए वसीयत कर देता था, लेकिन फिर बाद में क्या हुआ कि ये आयत मनसूख करके दूसरी तरह से बता दिया गया कि वसीयत कैसे करो। इस आयत के बारे में इब्ने अब्बास रजी अल्लाह ताला अन्हो सूरह बकरा की तिलावत करते हैं, और जब इस आयत पर पहुंचते तो फरमाते ये आयत मनसूख है। یہ مسند احمد کی روایت ہے. اسی طرح سنن کی ایک اور روایت میں عمر بن خارجہ سے روایت ہے کہ میں نے نبی صلی اللہ علیہ وسلم کو خطبے میں یہ بات فرماتے سنا کہ اللہ تعالیٰ نے ہر حقدار کو اس کا حق پہنچا دیا ہے, یعنی اب ورثہ کے حصے بن چکے. کہاں بنے؟ سورت نساء میں ہم پڑھیں گے جس میں آتا ہے کہ اگر اللہ تعالیٰ تمہیں اس بات کی وصیت کرتا ہے کہ تم اب حصوں کو بانٹو, تو فرمایا کہ اب اللہ نے ہر حقدار کو اس کا حق پہنچا دیا ہے, اب کسی وارث کے لیے کوئی وصیت نہیں کہ مرتے وقت والدین کے لیے کرے اور رشتہ داروں کے لیے کرے. کیوں کرے؟ کیونکہ یہ مومنوں کا, متقیوں کا ایک دوسرے پر حق ہے. لیکن فمن بدلہ بعد ما سمعہ, مگر جو کوئی اس کو سننے کے بعد بدل دے, کس کو بدل دے؟ ہو کی ضمیر وصیت کی طرف ہے, تو کیا ہوگا؟ فَإِنَّمَا اِسْمُهُ عَلَى الَّذِينَ يُبَدِّلُونَهُ, تو اس کو بدلنے کا گناہ ان لوگوں پہ ہوگا جو اس کو بدلتے ہیں. اِنَّ اللَّهَ السَّمِيعُ الْعَلِيمُ, اللہ تعالیٰ سننے والا اور جاننے والا ہے. اس حصے میں کیا بات ہوئی کہ وصیت کرنے والا تو کر گیا صحیح حق کی وصیت کی, لیکن بعد میں کچھ لوگوں نے اپنے فائدے کے لیے اس کو بدل دیا, سارا مال اپنے نام پہ کروا لیا اور کہا میرے نام پہ وصیت تھی, اب وہ تو دنیا سے گیا لیکن رب تو دیکھ رہا ہے. ان اللہ سمیع علیم, وہ تو جانتا ہے. تو لہٰذا بعد والے لوگوں کو یاد دلایا گیا کہ دیکھو مرنا تم نے بھی ہے, وہ مر گیا اس کا مال تم نے لیا, تم تو سوچو تمہارا مال کون لے گا, اور کل یہ مال جو تم جھوٹ بول کے لے رہے ہو تمہارے لیے وبال جان بن جائے گا, اس لیے اس کو بدلنا نہیں. پھر ایک دوسری صورت کیا ہے؟ فمن خاف من موسن جنفن, اور جو کوئی ڈرے وصیت کرنے والے کی طرف سے طرف داری کا یا اثمن گناہ کا, یعنی کوئی مرنے والا وصیت میں دو غلطیاں کر گیا, ایک کیا کسی ایک کی طرف جھک گیا, سارا مال میرا فلاں کو دے دو, ایک کو دے دو, فلاں کو دے دو, اس کو دے دو, جھکاؤ آ گیا نا, اور یا اثمن گناہ کی بات کہہ گیا, مثلا میرے مال سے ایک سینما بنایا جائے یا میرے مال سے کچھ اور کیا جائے یا میری لاش کو کفتان پہنچایا جائے یا کچھ اور. اب پیچھے مال ہے نہیں, گھر والے پیچھے پڑ گئے نا. بعض لوگ اتنی الٹی سیدھی وصیتیں کر دیتے ہیں جو ماننے والوں کے لیے مشکل ہوتی ہیں, تو فرمائے پھر ایسی وصیت کا کیا کریں؟ ضرور نبھائیں؟ نہیں. فاصلح بینہم فلا اثم علی, پھر اس کی اصلاح کر دو تو کوئی گناہ نہیں ہوگا. یعنی اس آیت کا کیا مطلب ہے کہ مرنے والا غلط بات کی وصیت اگر کر بھی جاتا ہے تو بعد میں اس کو بدل دو, مرنے والے پہ رحم کرو, اس کو نہیں پتا تھا, جہالت تھی. ان اللہ غفور الرحیم, اللہ تعالیٰ بخشنے والا بھی ہے اور معاف کرنے والا, یعنی تم اس کی وصیت کو بدل سکتے ہو. تو ساری باتوں کا خلاصہ آپ کے سامنے رکھوں گی کہ وصیت کے بارے میں اسلام کا نقطہ نظر کیا ہے, تاکہ ہم دیکھیں. پہلے تو آپ کو وصیت کی تعریف معلوم ہونی چاہیے. انگلش میں اس کو ول کہتے ہیں. تو وصیت کیا ہے؟ کہ موت کے قریب جو شخص ہے, قریب المرگ, اپنی موت کے بعد کسی چیز کی دیکھ بھال یا اپنے مال کو نیک کاموں میں خرچ کرنے کا اگر کوئی ذکر کرے یا لوگوں کو نصیحت کرے تو اس کو وصیت کہتے ہیں. وصیت کے بارے میں یعنی اسلام کے جو بنیادی نکات ہیں وہ کیا ہیں؟ پہلی بات یہ ہے کہ کسی وارث کو اس کے قانونی حصے سے روکا نہیں جا سکتا. مثلا جیسے ہمارے ہاں ایک عام لفظ ہے کہ میں فلاں کو اپنی جائیداد سے آگ کرتا ہوں, یہ غیر اسلامی بات ہے. جو اللہ نے حق دیے ہیں وہ آپ نہیں چھین سکتے, تو لہٰذا کوئی اپنے بچوں میں سے کسی کو آگ نہیں کر سکتا. دوسری بات یہ کہ وارث کے حق میں وصیت نہیں کی جا سکتی. یعنی مثلا کسی کے تین چار بچے ہیں اور کوئی کہے کہ میرے ایک بچے کو زیادہ دے دو یا سارا اس کو دے دو, ٹھیک ہے, کیونکہ اللہ نے سب کے حصے دے دیے. تیسری بنیادی چیز کیا ہے؟ کہ وصیت کل جائیداد کے 1/3 کے اندر کی جا سکتی ہے. مثلا اگر کسی کے پاس $100 ہیں تو اس میں سے 33.33 کی وصیت کر سکتا ہے. کس کے لیے کرے؟ جس کو دل چاہے, خالہ کو دے دو, پھوپھی کو دے دو, مسجد کو دے دو, مدرسے کو دے دو, اسکول بنا دو, وٹ سو ایور. باقی حصے وارثوں کے ہوتے ہیں. یعنی اللہ تعالیٰ نے ماں کا حصہ مقرر کر دیا, اس کو آپ نہیں چھین سکتے. باپ کا کر دیا, آپ نہیں لے سکتے. بیوی کا حصہ آپ نہیں لے سکتے. شوہر کا حصہ نہیں لے سکتے. بچوں کو دے یا لے نہیں سکتے. زندگی میں تحفے کی صورت میں آپ دیں, अगर सब राजी हैं, अगर एक बच्चे को ज्यादा जरूरत है, सबकी इजाजत से अगर आप उस बच्चे को दूसरे से ज्यादा देते हैं, तो वो जिंदगी की बात है, वो वसीयत नहीं होती। एक बहुत बुनियादी चीज याद रखें कि वसीयत का ताल्लुक वर्से से है, मरने के बाद। बाज लोग दुनिया में जायदाद के बंटवारे चाहते हैं, ये बहुत दिलचस्प मौजू है। इंशाल्लाह हम सूरत निसा में जब पहुंचेंगे तो बहुत तफसील से इस बात को बात करेंगे, लेकिन यहाँ बात वसीयत की है तो मेरे और आपके अमल की बात हजरत इब्ने उमर रजी अल्लाह तआला अन्हु की रिवायत से पहुंचती है। नबी सल्लम फरमाते हैं, किसी मुसलमान को ये लायक नहीं कि इसके पास कोई चीज़ हो और वो वसीयत करनी चाहता हो तो दो रातें भी वसीयत लिखे हुए बगैर गुजार दे। फिर जब इन्होंने ये बात सुनी इब्ने उमर ने, तो कहते हैं इसके बाद मैंने तो एक रात भी वसीयत किए बगैर नहीं छोड़ी। सुबहान अल्लाह। यानी अगर आप समझते हैं ना, आपको अपने माल में से किसी को कुछ देना है, कोई चीज़ आपको वक्फ करनी है किसी के लिए, तो आप लिख के रख दें, किसी के सामने भी कोई दे दें, ताकि खुदा न खास्ता अचानक मौत की सूरत में फिर वो वसीयत हो। क्योंकि वसीयत ना करेंगे तो सारा हिस्सा जो है वो शरई बांट में आ जाएगा, लेकिन जो वसीयत करते हैं तो उनके माल से पहले उनका कर्ज अदा होता है अगर कोई हो, फिर वसीयत अदा होती है, और फिर उसके बाद बाकी माल को बांटा जाता है। एक और रिवायत है, अल्लाह ताला फरमाते हैं, ए इब्ने आदम, जो माल तू मेरी राह में खर्च करेगा, मैं इसकी वजह से तुझे पाक साफ करूंगा, और तेरे मरने के बाद भी मेरे नेक बंदों की दुआओं का सबब बनाऊंगा। सुभान अल्लाह। दुनिया में दीजिए अल्लाह के रास्ते में, वो आपके बाद आपके लिए दुआओं का जरिया बनेगा। दुनिया से गए उसके बाद तो मिल ही जाना है दूसरों को। हजरत अली रजी अल्लाह तआला अन्हु फरमाते हैं, एक कुरैशी मर गया, यानी कबीला कुरैश से एक शख्स था, वो मर गया, 300-400 दीनार उसके विरसे में थे और इसने कुछ वसीयत नहीं की। आपने फरमाया, ये रकम वसीयत के काबिल नहीं, क्योंकि अल्लाह ताला फरमाते हैं, इन तरह का खैर अनिल वसीया, कि अगर माल छोड़ो तो फिर इससे क्या पता चला कि अगर पहले ही माल थोड़ा है, कोई गरीब गुरबा है, तो फिर अपने बच्चों को ही देना चाहिए। यानी मिसाल, अगर बहुत थोड़ा छोड़ रहे हैं, फिर उसमें से भी 1/3 अगर आप खैरात करते हैं तो बच्चों को या घर वालों को कम मिलेगा, तो फिर उनको कम नहीं देना चाहिए, ना करें। एक और रिवायत में कि हजरत अली रजी अल्लाह तआला अन्हु अपनी कौम के एक बीमार की बीमार पुरसी को गए, यानी किसी सिक पर्सन को देखने गए, तो इससे किसी ने कहा वसीयत करो, तो आपने फरमाया, वसीयत खैर में होती है और तू तो कम माल छोड़ रहा है, इसे औलाद ही के लिए छोड़ जा। कितना प्यारा इस्लाम, जिंदगी जिंदगी तो दिया, मरने के बाद भी हक तलफी की इजाजत नहीं देता। हजरत इब्ने अब्बास फरमाते हैं, 60 दिनार, यानी 60 दिनार जिसने नहीं छोड़े उसने खैर नहीं छोड़ी, यानी इसके जिम्मे वसीयत करना नहीं। ताऊस फरमाते हैं, 80, यानी 80 दिनार। सारी बातों का खुलासा क्या है कि पहले रिश्तेदारों को, यानी जिनके हक हैं उनको दें, कम है तो उन्हीं को दे दें, वसीयत ना करें। हमारे यहाँ ये जो बात है कि मेरे बाद सब कुछ फलां को चला जाए, ये सही नहीं होता, ये हक तलफी के बराबर है। सही बुखारी की एक रिवायत है इब्ने अब्बास रजी अल्लाह तआला अन्हु से, कहते हैं कि काश लोग तिहाई, यानी 1/3 से हटकर 1/4 पर आ जाएं, 100 में से 33.33 की बजाय सिर्फ $25 दें, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने 1/3 की रुख्सत देते हुए ये फरमाया कि 1/3 भी बहुत ज्यादा है। यानी मुस्नद अहमद की एक रिवायत है कि हंजला के दादा हुनैफा ने एक यतीम बच्चे के लिए, जो इनके यहाँ पले थे, 100 ऊंटों की वसीयत की। इनकी औलाद को ये बुरा लगा, दादा ने मरते हुए किसी यतीम बच्चे के लिए कहा इसको 100 ऊंट दे दें, तो अब जो उनके असल अपने बच्चे थे, वो वारिस थे, उनको ये बात बुरी लगी, तो मामला नबी सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचा। आपने फरमाया, नहीं, सदका में 5 दो, वरना 10 दो, या 15, या 20, वरना 25, वरना 30 और 35, और अगर इस पर भी ना मानो तो खैर ज्यादा से ज्यादा 40 दे दो। यानी आपने इंसाफ करवा दिया, तो इससे क्या पता चला कि इंसान मरते दम भी अगर कोई गलत वसीयत करे तो उसको बदल दिया जाएगा। एक बड़ी ही खतरनाक रिवायत सबके खौफ के लिए है, वो आपके सामने रखूंगी। अमल के नाते से बदअमली देखिए कितनी बड़ी हो जाती है समटाइम। मसलन अब्दुल रज़ाक में अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आदमी नेक लोगों के आमाल 70 साल तक करता रहता है, यानी 70 ईयर्स तक एक आदमी नेकियां करता है, लेकिन वसीयत में जुल्म कर जाता है और बुराई के अमल पर खात्मे की वजह से जहन्नुमी बन जाता है। और बाज लोग 70 ईयर्स तक बुरे अमल करते रहते हैं, لیکن وصیت میں عدل و انصاف کرتے ہیں اور ان کا آخری عمل بھلا ہوتا ہے اور وہ جنتی بن جاتے ہیں. اور پھر ابو ہریرہ فرماتے ہیں اگر چاہو تو قرآن پاک کی آیت کو پڑھ لو, تلک حدود اللہ کی فلا تعتدوہا, کہ یہ اللہ کی حدیں ہیں ان کے آگے نہ بڑھو. یہ تفسیر ابن کثیر پیج 252 پہ ہے. تو بہرحال یہ تھا آج کا خوبصورت سا لیسن کہ جس کے اندر اللہ تعالیٰ نے ہمیں زندگی سے لے کے موت تک کے خوبصورت اصول دے دیے.